नानी कन्छी सीमाले बुवाको भातै खानु सेथारे धनको बेसीमा फलेको लाउदिन माया तिमीलाई कन्छी बेसारी गालेको नाचन गाउन कम्मर भाचन फनफनी घुमर तालमा झुमर रोटे पिङमा फन र फन जला माया सुटुक भन आइतबारे हाट बजारमा डुलाउला छक छक रेलैमा घुमाउला डाँडा पारि घामै लाग्यो घामैलो बाचुन्जेल गरम है रमाइलो आउन माया सँगै बसौँ चौतारीमा सबैभन्दा माया मिठो जिन्दगीमा चरी उड्यो आकाशैमा भरर रातो रिबन सिरैमा फरर कुटुमा कुटु सुपारी खानु यो छोरो आँटेको है लै जानु आउन माया सँगै बसौँ चौतारीमा सबैभन्दा माया मिठो जिन्दगीमा नाचौ न गाउन माया लाउन नाचौ न गाउन माया लाउन पानी मिठो हाम्रो गाउँकै पुरानो कुवाको माया मिठो उन्नानी कन्छी सीमाले बुवाको भातै खानु सेथारे धनको बेसीमा फले गाउन कम्बर भाचेन फनफनी घुमर तालमा झुमर रोटेपिङमा फन र फन जलमाया सुटुक